فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا وحبيبنا ونبينا ومولانا محمدا عبده ورسوله صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم مثل الذين ينفقون أموالهم في سبيل الله كمثل حبة أنبتت سبع سنابل في كل سنبلة مئة حبة والله يضاعف لمن يشاء والله واسع عليم الذين ينفقون أموالهم في سبيل الله ثم لا يتبعون ما أنفقوا منا ولا أذى لهم أجرهم عند ربهم ولا خوف عليهم ولا هم يحزنون قول معروف ومغفرة خير من صدقة يتبعها أذى والله غني حليم يا أيها الذين آمنوا لا تبطلوا صدقاتكم بالمن والأذى كالذي ينفق ماله رئاء الناس ولا يؤمن بالله واليوم الآخر فمثله كمثل صفوان عليه تراب فأصابه وابل فتركه صلدا لا يقدرون على شيء مما كسبوا والله لا يهدي القوم الكافرين صدق الله مولانا العظيم یہاں سے سورہ بقرہ کے بس آخری پانچ رکوع رہ گئے ہیں. اس رکوع میں صدقہ اور خیرات کے فضائل، اسی طرح صدقہ اور خیرات جن چیزوں کی وجہ سے اس کا ثواب برباد ہو جاتا ہے اس کو ذکر کیا گیا. پھر صدقہ اور خیرات اللہ کے دربار میں کس طرح قبول ہوتے ہیں، اس کے قبول ہونے کی کیا شرطیں ہیں، اور زیادہ سے زیادہ ثواب کس قسم کے صدقے اور خیرات پر ملتا ہے، ان ساری چیزوں کو اس رکوع کے اندر بتلایا گیا ہے. قرآن پاک میں اللہ کے راستے میں خرچ کرنے کے سلسلے میں مختلف الفاظ آئے ہیں. کسی جگہ انفاق فی سبیل اللہ، اللہ کے راستے میں خرچ کرنا، یہ الفاظ آئے ہیں. کسی جگہ اطعام یعنی دوسروں کو کھلانا، اطعام کے الفاظ آئے ہیں. کسی جگہ صدقہ کے الفاظ آئے ہیں، اور کسی جگہ ایتاؤ زکوٰۃ، زکوٰۃ دینا، زکوٰۃ کے الفاظ آئے ہیں. ان میں سے پہلے تین الفاظ جو ہے انفاق فی سبیل اللہ، اللہ کے راستے میں خرچ کرنا، اطعام یعنی کھلانا، صدقہ یعنی خیرات کرنا، یہ الفاظ ایسے ہیں جو ہر قسم کے صدقہ اور خیرات پر بولے جا سکتے ہیں، چاہے وہ فرض زکوٰۃ ہو، واجب صدقہ فطر ہو یا نفلی صدقہ ہو جس کو ہم کہتے ہیں للہ دینا, اس قسم کے جو صدقات ہیں چاہے فرض ہو واجب ہو یا مستحب ہو, ان سب کے لیے الفاظ بولے جا سکتے ہیں. لیکن زکوٰۃ کا جو لفظ ہے وہ خاص, کہ زکوٰۃ ہر شخص پر فرض بھی نہیں ہے, اس کے لیے کوئی نصاب ہونا ضروری ہے, اور پھر زکوٰۃ ہر شخص کو دی بھی نہیں جا سکتی ہے, اس کے جو مصرف ہے جن کو دیا جانا ہے وہ بھی خاص لوگ ہیں جن کو ہم دے سکتے ہیں. باقی جو چیزیں ہیں اللہ کے راستے میں خرچ کرنا, صدقہ خیرات کرنا, کھانا کھلانا, وہ عام ہیں, کسی کو بھی کھلا سکتے ہیں, کسی کو بھی دے سکتے ہیں. تو جیسا کہ انفاق فی سبیل اللہ, اللہ کے راستے میں خرچ کرنا, حج میں خرچ کیا جا رہا ہے وہ بھی اللہ کے راستے میں خرچ کرنا ہوا, اللہ کے دین کی خدمت کے لیے اللہ کے راستے میں جہاد میں نکلے ہیں وہ بھی انفاق فی سبیل اللہ ہے. غریبوں, مسکینوں, یتیموں, بیواؤں, رشتہ داروں کو کھلایا جا رہا ہے, ان کے دوا داروں میں خرچ کیا جا رہا ہے, ان کی ضرورتوں میں خرچ کیا جا رہا ہے, تو اس کو بھی انفاق بھی کہہ سکتے ہیں, صدقہ بھی کہہ سکتے ہیں. لیکن زکوٰۃ کا لفظ خاص ہے, زکوٰۃ خاص نصاب والے پر فرض ہوتی ہے اور خاص خاص لوگوں کو دی جا سکتی ہے, جس کے پاس نصاب کے برابر مال نہ ہو, جو آل رسول میں سے نہ ہو, سید نہ ہو, مالدار نہ ہو, اپنے ماں باپ کو نہیں دے سکتے ہیں, اپنی جو اولاد اور اولاد ہیں ان کو نہیں دے سکتے ہیں, تو یہ خاص اس کے مسائل ہیں. یہاں جو الفاظ ہیں وہ عام ہیں, وہ انفاق والے, اللہ کے راستے میں خرچ کرنا, صدقہ کرنا, اس کو پہلے ایک مثال کے ذریعے سے سمجھایا گیا ہے کہ اللہ کے راستے میں خرچ کرنے پر پھر اللہ کے ہاں کیا ملتا ہے. ایک مثال اس آیت میں بیان کی گئی, ان لوگوں کی مثال جو اپنے مالوں کو اللہ کے راستے میں خرچ کرتے ہیں. اس دانے جیسی ہے کہ ایک دانے نے 7 خوشے اگائے, 7 بالیاں اگائی, اور ہر خوشے اور ہر گالی بالی میں 100 دانے, اور اللہ تعالیٰ جس کے لیے چاہتا ہے خوب بڑھاتا ہے, اضافہ کرتا ہے, اور اللہ تعالیٰ وسعت والا ہے اور جاننے والا ہے. ایک مثال دی کہ ایک شخص نے زمین میں گیہوں کا ایک دانہ بویا, اس دانے سے ایک چھوٹا سا پودا نکلا, اور پھر اس میں 100 خوشے جو اس کی وہ بالیاں ہوتی ہے ایسی, جو ہے 7 بالیاں اس کے اندر نکلی. ایک دانہ ڈالا گیا, اس دانے کا ایک چھوٹا سا پودا نکلا, پھر اس کے بعد 7 اس کے خوشے, اور ہر خوشے کے اندر 100 دانے. تو گویا ڈالا تو تھا ایک دانہ, لیکن اس کے بدلے میں 700 دانے اس کو ملے, ایک دانے کے بدلے میں 700 دانے. تو اسی طریقے سے اللہ تعالیٰ کے راستے میں خرچ کرنے پر, 1 روپیہ اللہ کے راستے میں کوئی خرچ کر رہا ہے, 1 روٹی اللہ کے راستے میں دے رہا ہے, 1 کپڑا کسی غریب کو پہنا رہا ہے, لیکن اللہ تعالیٰ کے یہاں وہ بڑھتا ہے بڑھتا ہے بڑھتا ہے, یہاں تک کہ اس کو اتنا اجر ملتا ہے جیسا کہ اس نے 700 روپے خرچ کیے, 700 روٹیاں خرچ کیے, 700 کپڑے اللہ کے راستے میں دیے. لیکن یہ جو مثال بیان کی گئی ہے قرآن پاک کی, یہ جو اجر و ثواب اللہ کے یہاں بڑھتا ہے اس پر غور کرنے کی ضرورت ہے کہ یہ اجر و ثواب کب بڑھے گا, کیسے بڑھے گا, اس کی شرائط بتلائی گئی, آگے اس کی اور وضاحت کرتے ہیں, لیکن خود اس مثال پر غور کرنے کی ضرورت ہے کہ یہ ایک دانہ ڈالنے پر 7 بالیاں اور 7 خوشے اس پودے کو لگتے ہیں, اور ہر خوشے میں 100 100 دانے, تو یہ کب ہوں گے, 700 دانے ایک دانے پر کب ملیں گے. اس میں 3 شرطیں तीन बातें जरूरी है। पहली बात तो है कि जो दाना डाला जाए वो बहुत उम्दा हो, जमीन में जो दाना डाला जाए वो बहुत उम्दा हो तो उसका पौधा अच्छे से उगेगा, सात बालियां उसके अंदर होगी और हर बाली के अंदर 700 दाने होंगे। तो पहली शर्त है कि उम्दा दाना हो। ये उम्दा दाना मिसाल है माले तय्यिब की, यानी अल्लाह के रास्ते में भी 700 नेकियां, एक नेकी पर, एक रुपये पर 700 रुपये कब मिलेंगे, जब अल्लाह के रास्ते में खर्च किया जाने वाला माल उम्दा हो, यानी हलाल हो, पाकीज़ा हो, हराम का वसूल किया हुआ ना हो, चोरी का ना हो, सूद का ना हो, रिश्वत का ना हो, किसी का नाहक लिया हुआ ना हो। हदीस शरीफ में आता है इन्नल्लाह तय्यिबुन, अल्लाह ताला खुद पाक है और वो पाक माल ही का सदका कबूल करता है। तो मालूम है कि जैसे दाना उम्दा होगा तो ही वो 700 दाने पैदा करेगा, ऐसे ही हमारा सदक़े में दिया हुआ माल हलाल पाकीज़ा होगा तब जाकर उसकी 700 नेकियां मिलेगी। दूसरी शर्त, जो दाना डालने वाला भी उस खेती बोने का और दाना बोने का हुनर जानता, सही तरीके से किस तरीके से खेती की जाती है उसके तरीके से वाकिफ। तो इसी तरीके से अल्लाह के रास्ते में जो शख्स खर्च करता है उसका तरीका भी उसको मालूम होना चाहिए। वो तरीका क्या है कि भी जो खर्च करे उसमें फ़कत उसकी नीयत ये हो कि मैं अल्लाह को राज़ी करने के लिए दे रहा हूँ, दिखलावे के लिए, नाम के लिए, शोहरत के लिए मैं नहीं दे रहा हूँ। तो जैसे खेती बोने वाला अगर बेढंगे तरीके से दाने डाल देगा तो हो सकता कुछ भी ना निकले, या कुछ दाने निकले तो फिर वो बहुत ज़्यादा ना हो, रद्दी माल निकले। तो इसी तरीके से नीयत की खराबी के साथ अगर अल्लाह के रास्ते में खर्च किया जाएगा माल तो उसका कोई फायदा नहीं होगा। तीसरी शर्त कि जो ज़मीन है वो ज़मीन भी उम्दा और अच्छी होनी चाहिए, उगाने की उसमें सलाहियत होनी चाहिए। अगर कोई पथरीली ज़मीन में दाना डाल दे तो कुछ भी नहीं उगेगा। जहाँ नमकीन ज़मीन होती है, नमकीनी होती है पानी के अंदर, ज़मीन के अंदर, वहाँ भी कुछ नहीं उगेगा। तो इसी तरीके से ये दिया जाने वाला माल जो सदका और खैरात का है, जिस जगह दिया जा रहा है वो जगह भी ऐसी हो कि वो उस सदक़े और खैरात के अहल, सही तरीके पर, सही जगह पर उसको खर्च किया जाए, लेने वाले हकीकत में मुस्तहिक हो, ज़रूरतमंद हो, अल्लाह का रास्ता हो। मासियत में अगर कोई खर्च करे, गुनाह के काम में कोई खर्च करे, अल्लाह की नाराज़गी वाली जगह पर खर्च करे तो सवाब तो क्या मिलेगा और उसके बरक्स इंसान को गुनाह मिलेगा। तो तीन बातें इस आयत की मिसाल से मालूम हुई कि जैसे दाना उम्दा है ऐसे दिया जाने वाला माल भी उम्दा और पाकीज़ा होना चाहिए। देने वाला बोने वाला सही तरीका जानता हो तो ऐसे माल देने वाला भी सही तरीका जानता हो कि अल्लाह के लिए दे, और जिसको दिया जा रहा है वो जगह भी सही हो कि अल्लाह वहाँ देने से राज़ी हो। नाजायज़ जगह पर, गुनाह की जगह पर, मासियत की जगह पर खर्च करना सदका नहीं हो तो और गुनाह है। तो एक मिसाल के ज़रिए से ये बात समझाई कि अल्लाह के रास्ते में देने का तो बहुत सवाब है। देखो अल्लाह ताला नियतों के मुताबिक एक पर 700 नेकियां देगा, लेकिन कब, जबकि उसकी शर्तें पाई जाए, सही तरीके से उसको खर्च किया जाए। फिर सवाल होता है कि अल्लाह ताला कितना देगा। अल्लाह के रास्ते में खर्च करने वाले तो लाखों लोग हैं, किसको कितना कितना देगा। कहा भाई ये दुनिया नहीं है, किसी दुनिया के बादशाह का खजाना नहीं है कि ख़त्म हो जाए। वल्लाहु वासिउन, अल्लाह ताला बहुत उसत रखने वाला है, उसके ख़जानों में कोई कमी नहीं है। जब से अल्लाह ताला ने दुनिया बनाई है और हर मखलूक, इंसान, जिन, चरिन, परिन, जानवर, हैवानात, एक तवील सिलसिला अल्लाह की मखलूक का, उस वक्त से लेकर आज तक अल्लाह ताला सबको दे रहा है, सबकी रोज़ी, सबका खाना, सबका पीना, सबकी ज़रूरियात, لیکن اللہ کے خزانے میں آج تک کمی نہیں ہوئی، دے ہی رہا اللہ تعالیٰ، اس کے خزانوں میں کوئی کمی نہیں، اس لیے یہ آیت اللہ واسع ان کا مطلب یہ کہ اللہ تعالیٰ بہت وسعت رکھنے والا ہے۔ یہ مت سوچو کہ ایک ایک آدمی کو 700 نیکیاں ملے گی، تو ایسے تو کروڑا انسان ہے اللہ کے راستے میں دینے والے اور برسا برس سے چلے آ رہے، تو کتنوں کو دے گا اللہ میاں، کہاں سے دے گا؟ ارے بھائی یہ سوال دنیا کے لوگوں کے خزانوں میں پیدا ہوگا کہ ہم کہاں سے لا رہے، کس کو دے رہے، جن کا خزانہ معمولی سا ہوتا ہے۔ اللہ کے خزانوں کی تو کوئی کمی نہیں ہے، آج تک اس کے خزانوں میں نہ کمی ہوئی نہ ہونے والی۔ اور پھر علیم، اللہ تعالیٰ جاننے والا ہے، یعنی کس کا دانا عمدہ ہے، کس کا دیا ہوا مال پاکیزہ ہے، اور کس کے دل میں صحیح نیت ہے، اللہ جاننے والا ہے۔ زبانی جمع خرچ سے کچھ نہیں ہوتا ہے، کوئی آدمی زبانی طور پر کہے بھائی میں تو اللہ کو راضی کرنے کے لیے دے رہا ہوں، میرے دل میں کوئی نام نمود اور شہرت کا ارادہ نہیں، ٹھیک ہے تم زبان سے لوگوں کے سامنے اتنا کہہ دو گے، لیکن دل میں کیا نیت ہے اللہ تو جاننے والا ہے۔ کہاں تم دے رہے ہو، صحیح جگہ ہے غلط جگہ ہے، وہ بھی اللہ تعالیٰ جاننے والا ہے۔ اس کا مطلب یہ کہ انسان اللہ کے راستے میں خرچ کرے تو بالکل مطمئن نہیں ہو جانا چاہیے، ڈرتے رہنا چاہیے، ہو سکتا میری نیت میں کچھ گڑبڑ ہو گئی ہو، دینے میں کچھ گڑبڑ ہو گئی ہو، تو اللہ سے معافی بھی مانگے کہ اللہ قبول کرنے والا تو ہے، کچھ کوتاہی ہو تو اس کو معاف فرما دے۔ ایک مثال کے ذریعے صدقے کی فضیلت بتلائی گیا کہ اللہ کے راستے میں خرچ کرنے پر 700 گنا بڑھا کر کے اللہ تعالیٰ دے گا۔ پھر جن چیزوں سے صدقہ باطل ہو جاتا ہے، جن چیزوں سے قبول ہوتا ہے، اس کو بتلایا جا رہا ہے۔ الذین ينفقون اموالهم فی سبیل اللہ، وہ لوگ کے جو اپنے مالوں کو اللہ کے راستے میں خرچ کرتے ہیں، پھر خرچ کرنے کے بعد کوئی احسان نہیں جتلاتے ہیں زبان سے، اور نہ ان کے ساتھ جن کو دیا گیا ہے کوئی تکلیف دینے والا برتاؤ کرتے ہیں۔ لہم اجرہم عند ربہم، ان کے لیے ان کے رب کے پاس اجر اور ثواب ہے۔ ولا خوف علیہم ولا هم يحزنون، اور آئندہ کسی تکلیف کا ڈر بھی ان کو نہیں ہے، اور دنیا میں جو مال چلا گیا اس کا کوئی غم بھی ان کو نہیں ہوگا۔ جو اجر مل رہا ہے وہ اتنا ہے کہ اس چھوٹنے کا اور اس کے ختم ہونے کا کوئی غم بھی ان کو نہیں ہوگا۔ اس آیت کے اندر اللہ تعالیٰ کے ہاں جو اجر ملنے والا ہے، اس اجر پر ملنے کی دو شرطیں بیان کی گئی۔ ہمارے خرچ کیے ہوئے مالوں پر، صدقہ اور خیرات پر اجر ضرور دے گا اللہ تعالیٰ۔ ایک نیکی پر 10 نیکی ملے گی، اور 700 گنا تک وہ بڑھ سکتی ہے، لیکن دو شرطیں ہیں اس میں۔ ایک شرط تو یہ کہ دینے کے بعد زبان سے احسان نہ جتلایا جائے۔ کہا جاتا ہے نا بھائی، نیکی کر اور دریا میں ڈال، یعنی جو ہم نے کسی کو پر خرچ کیا دیا، اس کا کبھی زبان سے تذکرہ بھی نہیں ہونا چاہیے کہ میں نے جو فلاں وقت میں تیری ضرورت پوری کی، کھانا کھلایا، کپڑا دیا، تیرا مکان بنا دیا، تجھے ہدیہ دیا، تجھے تحفہ دیا، اس کا کوئی ذکر بھی نہ ہو۔ اگر ہم نے احسان جتلایا تو یہ کیا کرایا ضائع ہو گیا، برباد ہو گیا، کوئی ثواب نہیں ملے گا۔ تو زبان سے احسان بھی نہ جتلا ہو۔ اور تیسری چیز، دوسری چیز کہ زبان سے تو کچھ نہ کہے آدمی، لیکن معلوم ہے کہ میں نے اس کے ساتھ احسان کیا تو میرا دبا ہوا ہے، اس لیے اس کے ساتھ کوئی بھی تکلیف والا معاملہ، کوئی کام پڑ گیا، ارے بھائی چل میرا ایک کام کر دے ذرا، نہ کرے تو اس کو برا بھلا کہے، وہ احسان جتلاتا نہیں ہے۔ یہ میرا کام کرنا پڑے گا، میرے پاس وقت نہیں، کہنا یہ تو کرنا ہی پڑے گا، وہ جانتا ہے کہ میں مجبور ہوں، اس کا احسان میرے اوپر ہے۔ تو اس طرح بھی لوگ کرتے ہیں، کسی پر احسان جتلایا، بلکہ جو نفلی صدقہ ہے وہ تو چھوڑ دیجئے، بعض لوگ زکوٰۃ کسی کو دیتے ہیں اس کا بھی بدلہ وصول کرتے ہیں، اس کے بدلے میں بھی خدمت لیں گے، اس کے بدلے میں بھی اس کو مجبور کریں گے، بول بول کر کے بتلائیں گے کہ فلاں وقت میں تیری مدد کی، فلاں کام کیا تیرا، تیرے میں تیرے کوئی احسان نہیں ہے، تو احسان فراموش ہے، تو کیا فائدہ؟ زکوٰۃ تو فرض ادا کر رہا ہے۔ مولانا محمد عمر پالن پوری صاحب रहमतुल्लाह अलैह बड़ी अच्छी मिसाल देते थे कि बाद लोग ज़कात अदा करते हैं तो जिनको ज़कात दी जा रही है उन पर एहसान जतलाते हैं, उनको तकलीफ़ पहुंचाते हैं, उनसे फिर कोई ना कोई काम निकालते हैं। कभी एहसान तो उसका है कि उसने हमारी ज़कात कबूल की, तो उसका एहतराम करना चाहिए, उसकी इज्जत करनी चाहिए, उसका इकराम करना चाहिए कि हमारा एक फ़र्ज़ उसके ज़रिए से अदा हो रहा है। और एक बड़ी अच्छी मिसाल देते थे, कहते को भाई नमाज के लिए हम मस्जिद में आते हैं, नमाज के लिए हम मस्जिद में आते हैं, ये मस्जिद क्या है, ईंट सीमेंट पत्थर मिट्टी से बनी हुई है, लेकिन हम इसका कितना एहतराम करते हैं, अंदर चप्पल जूते नहीं लाएंगे, कोई नजासत गलाजत हम नहीं डालेंगे, मस्जिद की दीवारों पर थूकेंगे नहीं, कितना अदब एहतराम करते, क्यों एहतराम कर रहे हैं, ये तो ईंट है पत्थर है सीमेंट है, क्या जरूरत इतना एहतराम की, लेकिन इसका एहतराम हम क्यों कर रहे हैं कि ये मस्जिद चाहे ईंट पत्थर सीमेंट की बनी है लेकिन हमारा एक फर्ज अदा हो रहा है इसके अंदर, नमाज का फर्ज, नमाज का फरीजा अदा हो रहा है, तो ये जगह हमारे फरीजे के अदा होने की है, इसलिए ये दरो दीवार और ये पत्थर और मिट्टी सब एहतराम के लायक हो गए। तो फरमाते हैं कि इंसान जब तुम्हारे फरीजे की अदायगी का महल बन रहा है, तुम्हारी जकात उसके जरिए अदा हो रही है, तो क्या वो इस गारे और मिट्टी से भी गया गुजरा है, तुम मस्जिद का एहतराम करते हो तो उस इंसान का क्यों एहतराम नहीं करते हो जो तुम्हारी जकात की अदायगी का महल है। अल्लाह ने तुम पर जकात देनी फर्ज की तो उसकी अदायगी के लिए भी मौके दिए, ये लोग ना होते गरीब तो फिर कहाँ अदा करते तुम उसको, क़यामत से पहले ऐसा ही माहौल हो जाएगा, लोग अपना सदका लेकर घूमेंगे, जिसके पास जाएंगे वो कहेंगे अरे भाई कल आता तो हम ले लेते, आज तो हमारे पास ही बहुत सारा है, ज़मीनें अपने ख़जाने जो है ऊपर बाहर डाल देगी, तो लोग सदका ले लेके घूमेंगे, कोई लेने वाला नहीं होगा। तो हज़रत मौलाना बड़ी अच्छी मिसाल देते थे, इसलिए इस आयत में कहा जा रहा है कि अगर अल्लाह के यहाँ अज्र हासिल करना हो, अपने सदक़े को बढ़ाना हो, उसकी उसका सवाब उसका अज्र, तो उसके लिए क्या शर्त है, एक तो ज़मान से कोई एहसान ना जतलाओ और कोई तकलीफ़ दे अमल और काम उसके साथ ना किया जाए, उसको एहसास नहीं होना चाहिए कि ये आदमी मुझसे ये काम ले रहा है तकलीफ दे रहा है उसी एहसान की वजह से जो उसने किया था। आजकल ये चीज़ें बहुत हो गई, इसलिए हकीकत तो ये है, बुखारी शरीफ में मुस्लिम शरीफ में हदीस है कि 7 आदमी ऐसे हैं जिनको अल्लाह तबारक व ताला अपने अर्श अजीम का साया नसीब फरमाएगा, जिस दिन कोई साया नहीं होगा, जब दोबारा इंसान पैदा होंगे इसी ज़मीन पर हश्र होगा, तो ये सूरज हमारे सर के करीब आ जाएगा, जब इतने दूर है करोड़ों 900 करोड़ मील दूर है तो इतनी गर्मी है उसकी, और जब बिल्कुल करीब होगा तो क्या हाल होगा, इंसान का दिमाग और भेजा पिघल पिघल कर नाक से निकलेगा। ऐसे मौके पर अल्लाह ताला जिन लोगों को अपने अर्श का साया नसीब फरमाएगा उनमें से वो शख्स है कि उसका दायां हाथ खर्च करे तो बाएं को भी खबर न चले, यानी इतना चुपके चुपके अल्लाह के रास्ते में देता है कि लोगों को पता भी नहीं चलता है, उसका जिक्र भी नहीं करता है, न लोगों के सामने न जिसको दिया गया कभी उसका तस्करा नहीं। ऐसे लोगों को अल्लाह ताला अपने अर्श अजीम का साया नसीब फरमाएगा। बहरहाल इस आयत में ही बतलाया गया जो लोग अपने मालों को अल्लाह के रास्ते में खर्च करते हैं फिर खर्च करने के बाद कोई एहसान जबान से नहीं जतलाते ना अपने अमल से कोई तकलीफ देते हैं, उनके लिए उनके रब के पास अज्र है और उन पर आइंदा कोई खौफ भी नहीं और उनके लिए ना कोई गम है। 3 चीज़ है, अज्र भी है, आइंदा कोई खौफ भी नहीं, और जो माल दुनिया में छूटा उसका कोई गम भी नहीं होगा उस अज्र को देखने की वजह से। एक हदीस में हुजूर सल्लल्लाहु अलैहि वसल्लम का इरशाद है कि 3 आदमी ऐसे, सलासतुन ला युकल्लिमुहुमुल्लाहु यौमल क़ियामा वला यंज़ुरु इलैहिम वला नुज़क्की है वलहुम अज़ाबुन अलीम। तीन आदमी ऐसे हैं जिनके लिए चार वईदें आई हैं। पहली बात, इन तीन आदमियों से अल्लाह ताला बात नहीं करेगा, कलाम नहीं करेगा कयामत के दिन। दूसरी चीज, उनकी तरफ रहमत की नज़र से नहीं देखेगा, गज़ब और गुस्से की नज़र से देखेगा। तीसरा, अल्लाह ताला उनको पाक नहीं करेगा, जो गुनाह साथ लेकर गए हैं वो गुनाह उनके धुलेंगे नहीं, जहन्नम में जाना पड़ेगा उसके लिए। और चौथी चीज, वलहुम अज़ाबुन अलीम, जब जहन्नम में जाएंगे दर्दनाक अजाब होगा उनके लिए, या हो सकता मैदान हश्र ही में हो। तो अल्लाह ताला बात नहीं करेगा, उनकी तरफ रहमत की नज़र से नहीं देखेगा, उनको पाक नहीं करेगा और उनके लिए दर्दनाक अजाब होगा। ये चार अजाब हैं तीन आदमियों के लिए। वो तीन आदमी कौन से हैं? हज़रत अबू ज़र ग़फ़ारी रज़ी अल्लाह अन्हु इस हदीस के रावी हैं। जब उन्होंने सुना ये तो घबरा गए, कांप गए। मन हूँ या रसूल अल्लाह, या रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम, वो कौन लोग हैं? खाबू व खसीरू, जिन लोगों को ये चार वईदे आप सुना रहे हैं तो ये खाबू नाकाम हो गए, वह खसीरू और बड़ा खसारा उन्होंने पाया। अल्लाह बात नहीं करेगा, गुस्से से देखेगा उनको, कितनी सख्त बात है। तो आपने क्या फरमाया? वो तीन लोग हैं, उनमें से पहला वो शख्स है जो अपना पायजामा लुंगी और इजार पैंट टखने से नीचे लटका कर चलता है। आजकल देखो आम रिवाज हो गया, इसका फैशन हो गई, हालांकि इस पर ये सख्त वईद है। दूसरा वो शख्स जो एहसान करके एहसान जतलाने वाला है, एहसान करके एहसान जतलाने वाला। और तीसरा वो शख्स जो झूठी कसम खाकर अपना सामान बेचता हो, सामान जिस दर्जे का नहीं है, जिस कैटेगरी का नहीं है, कसम खाकर के झूठ बोलकर वो बेचता है। तो ये तीन शख्स है जिनके लिए ये इस किस्म के अजाब है। बहरहाल इसके अंदर बतलाया गया कि न एहसान जतलाओ जबान से, न अपने अमल से कोई तकलीफ पहुंचाओ, तो फिर अल्लाह ताला के यहाँ तुम्हें अजर मिलेगा, और फिर जैसी नीयत होगी उतना अजर बढ़ता भी रहेगा। आगे और दो शर्तें बतलाते हैं, दो बातें और। कभी ऐसा होता है कि इंसान के पास देने के लिए कुछ नहीं है, कोई तकाजा आ गया, कोई मांगने वाला आ गया, तो ऐसे मौके पर क्या करना चाहिए हमें? फरमाते, कौलुन मारूफुन, भले तरीके से अच्छे ढंग से उसको जवाब दे दो। कोई साहिल आया तकाजा कर रहा है, उसको कह दो भाई मेरे पास गुंजाइश नहीं है, होती तो आपकी ज़रूरत पूरी कर देता, मैं आपके लिए दुआ करता हूँ। ऐसे नर्म अल्फाज अच्छे ढंग से, भले ढंग से उसको समझा के रुख्सत कर दो। वह मग़फ़िरतुन खैरुन मिन सदक़तिन यतबउहा। तो अगर देने के लिए कुछ नहीं है, तकाजा किया जा रहा है, तो उस मौके पर भले अंदाज से जवाब दे देना। और अगर वो साईं और इसरार करे, पीछे ही पड़ जाए, बल्कि बाज़ दफ़ा वो गलत और गुस्सा दिलाने वाले अल्फाज कहे, तो उसके लिए भी फरमाया मग़फ़िरत, उसको दरगुजर करो, उसके जवाब देने की कोशिश मत करो। ये साहिल है, इसने ऐसा गलत बोला, मुझे ताना दे दिया, तो बात तो मामला पिटना शुरू कर देते ऐसे लोग, धक्का दे देते घर से। ऐसा मत करो, दरगुजर कर दो उसको, खामोश हो जाओ, वो बोलता रहे बोलने दो। तो ये दो चीज़ें के मुतालिक क्या फरमा रहे हैं कि अगर न देने के लिए कुछ है, देने के लिए कुछ नहीं है, तो ऐसे मौके पर भले तरीके से उसको समझा देना, उसकी तरफ से ज्यादती हो उसको दरगुजर करना और माफ़ करना। ये चीज़ें ऐसी है, उस सदक़े से भी बेहतर है जो अपने साथ तकलीफ लाता है। आप सदका करें और तकलीफ पहुंचाए, एहसान जताए, उससे बेहतर तो ये है कि चुपचाप रहो, भले ढंग से उसको रुख्सत कर दो। तो भले ढंग से रुख्सत कर देना और माफ़ कर देना उस सदक़े से अफजल है और बेहतर है जो तकलीफ देने वाला हो, एहसान जतलाने वाला हो। वल्लाहु गनीयुन हलीम। और ये दो सिफत लाई गई अल्लाह की, दो सिफाती नाम, अल्लाह ताला बेनियाज है। कोई सोचे कि भी अल्लाह ताला ने बार बार कुरान में अल्लाह के रास्ते में खर्च करने का क्यों हुक्म दिया? कि अल्लाह ताला को इसकी ज़रूरत है, उसी का जवाब दिया गया, अल्लाह को ज़रूरत नहीं है, अल्लाह ताला तो बेनियाज है, तुम अल्लाह के रास्ते में सदका करोगे, तुम्हें उसका फ़ायदा पहुँचने वाला है। जब तुम्हें उसका फ़ायदा पहुँचने वाला है तो जो खर्च करने का ढंग और तरीका है उस ढंग और तरीके से खर्च करो, अल्लाह के लिए खर्च करो, एहसान मत जतलाओ, तकलीफ मत पहुंचाओ, हलाल माल खर्च करो, तुम्हें उसका फ़ायदा पहुंचा, अल्लाह ताला को तो कोई ज़रूरत नहीं है। और फिर कहा हलीम, अल्लाह ताला बर्दाश्त करने वाला है, बुर्दबार है। बहुत से लोग अल्लाह के रास्ते में खर्च करते हैं लेकिन देखो एहसान जतलाते हैं, तकलीफ़ें पहुँचाते हैं, फिर उनसे नाजायज़ और ग़लत फ़ायदे उठाते हैं, तो भी अल्लाह ताला अपना अजाब नहीं भेजता है। क्यों? हलीम, अल्लाह ताला हलीम है, बुर्दबार है इंसानों के गुनाह, उनकी बेढंगी ज़िंदगी, उनकी बेराह रवी, गलत रविश को देखने के बावजूद भी अल्लाह ताला हलीम है, अल्लाह ताला माफ़ करता है, दरगुजर करता है। अल्लाह ताला अगर हमारी इन बेढंगियों पर पकड़ करना चाहे तो इंसान दुनिया में जी भी नहीं सकता। तो बहरहाल ये चंद बातें इस वक्त बतलाई गई, एक तो एक सदक़ात का अहतमाम करना चाहिए और उसी के साथ साथ नीयत अच्छी होनी चाहिए, दिखलावा रिया नमूद ना हो, और देने के बाद हलाल माल से जो है सदका होना चाहिए, जायज़ जगहों पर जो सही मुस्तहिक है उन लोगों को देना चाहिए, और देने के बाद कोई एहसान ना हो और कोई तकलीफ़ ना पहुँचाए, तो अल्लाह ताला के यहाँ ऐसे सदक़ात को अजर व सवाब खूब मिलेगा। अल्लाह ताला अमल की तौफीक अता फरमाए। سبحانك اللهم وبحمدك وتبارك اسمك وتعالى جدك ولا إله غيرك اللهم صل على سيدنا وحبيبنا ونبينا ومولانا محمد وبارك وسلم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما رب آت نفوسنا تقواها وزكها فأنت خير من زكاها أنت وليها ومولاها إله العالمين ہمارے گناہوں کو معاف فرما، ہماری خطاؤں سے درگزر فرما، ہمارے چھوٹے اور بڑے، اگلے اور پچھلے، ظاہر اور پوشیدہ سارے گناہوں کو معاف فرما، إله العالمين ہماری سیئات کو حسنات سے مبدل فرما، ہمارے دلوں کو اپنی معرفت و محبت کے انوار سے منور فرما، ہمارے دلوں کو اپنی یاد سے آباد فرما، ہماری زبانوں کو تلاوت اور ذکر سے تر و تازہ فرما، الہ العالمین تیرے حبیب پاک صلی اللہ علیہ وسلم کی سنتوں کے مطابق زندگی گزارنے کی توفیق عطا فرما، ہر ہر موقع پر تیرے حبیب پاک صلی اللہ علیہ وسلم کی سنت کی ادائیگی کی ہمیں توفیق عطا فرما، تیرے کلام پاک کی جو اللہ احکام اور جو فضائل اور باتیں ہم پڑھتے اور سنتے ہیں، مولا کریم اس پر زندگی میں عمل کرنے کی توفیق عطا فرما، پوری امت مسلمہ کو کتاب اور سنت کے مطابق زندگی گزارنے کی اللہ توفیق عطا فرما، ہماری اولاد کو عقائد حقہ، علوم نافعہ، اعمال صالحہ، اخلاق فاضلہ سے مال مال فرما، برے اخلاق، برے اطوار، برے کردار و گفتار، برے لوگوں کی برائیوں کا نشانہ بننے سے اللہ ان کی حفاظت فرما، انہیں ہمارے آنکھوں کی ٹھنڈک، ہمارے دلوں کا سرور اور ہمارے لیے صدقہ جاریہ اور ہماری امیدوں سے بڑھ کر کے بنا۔ الہ العالمین جن گھروں میں اولاد شادی کی عمروں کو پہنچ گئی ان کے لیے صالح جوڑ عطا فرما، اور ان کی شادیوں کی صورت پیدا فرما کر ان کے والدین کی آنکھیں ٹھنڈی فرما، ہم سب کو حلال پاکیزہ وسیع کشادہ روزی نصیب فرما، کسی کا دست نگر اور محتاج نہ بنا، ہماری ضرورتوں کی اپنے خزانے غیب سے اے اللہ کفالت فرما، ہم میں اور ہمارے متعلقین میں، دوستوں میں اللہ جو بیمار ہے ان سب کو شفائے کامل عادلہ مستمرہ عطا فرما، بہت سے اللہ تیرے بندوں نے اپنی بیماروں کے شفاؤں کے لیے دعاؤں کے لیے کہا ہے، اللہ جو جس مصیبت میں اور جس بیماری میں مبتلا ہے عافیت کے ساتھ سہولت کے ساتھ اللہ ان کو شفائے کاملہ عادلہ مستمرہ عطا فرما، مقروضوں کے قرضوں کی ادائیگی کی غیب سے شکلیں پیدا فرما، پریشان حالوں کی پریشانیوں کو دور فرما، حاجت مندوں کی حاجتیں پوری فرما، قید و بند میں محبوسین کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جس کی جو حاجت ہے اپنے فضل سے اللہ پوری فرما۔ تیرے حبیب پاک صلی اللہ علیہ وسلم نے جو خیر اور بھلائیت تجھ سے مانگی ہے ہمیں اور پوری امت کو عطا فرما، اور جن شرور و فتن سے پناہ چاہی ہماری اور پوری امت کی اس سے حفاظت فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ سبحان ربک رب العزت عما یصفون، وسلام علی المرسلین، والحمد للہ رب العالمین۔